الحمد لله رب العالمين والعاقبة للمتقين ولا عدوان إلا على الظالمين والصلاة والسلام على نبينا محمد وعلى آله وصحبه أجمعين وبعد آدرنية درشق بن آج ہم اللہ کو نبی صلی اللہ علیہ وسلم کو ایوٹا حدیث کو بارے میں جانکاری دینا چاہن چھو ر اللہ سیتا دعا گرد چھو کہ اللہ تعالیٰ لے میرا ای دوئی کورا لائی سویکار گرون۔ یو حدیث کو ٹاپک ہو برائی باٹا روکنو، ایمان کا ایوٹا بھاگ ہو۔ ابو سعید الخدری رضی اللہ عنہ لے بھنو ہنچا کہ میلے رسول اللہ صلی اللہ علیہ وسلم لائی بھنے کو سنے، تیمی ہر مدھے جو کوئی کسی کو برائی ہیریو بھنے اس لے تیو برائی را نہ رامرو کورا لائی آفنو ہاتھ لے रोक्न सक्छ भने त्यसलाई रोकोस्। यदि हातले रोक्ने क्षमता छैन, शक्ति छैन भने त्यो नराम्रो कुरालाई मुखले रोक्ने। यदि यसको पनि क्षमता छैन भने हृदयमा नै नराम्रो ठानोस्। तर यो इमानको सबभन्दा कमजोर दर्जा हो। मुस्लिम प्यारा साथीहरु, यो हदीस हामीहरुलाई केही पाठ सिकाउँछ र केही कुरातिर संकेत गरिरहेको छ। त्यो कुरा के हो भने, जब हामीहरु समाजमा बस्छौं मान्छेले नै गल्ती गर्छन्। मान्छेमा खुबी पनि हुन्छन् र मान्छेमा नराम्रो पनि कुरा हुन्छ। तर यदि हामीहरु मध्य कसैले कसैमा नराम्रो कुरा हेरिरहेछ भने यस्तो अवस्थामा त्यसलाई नराम्रो कुराबाट रोक्ने हो। तर इस्लाममा नराम्रो कुराबाट रोक्नु पनि यसका केही स्टेप छन् र केही दर्जा छन्। सबैभन्दा पहिला त्यो मान्छेले आफ्नो हातले रोक्ने हो। यदि शक्ति छ, क्षमता छ भने आफ्नो हातले रोक्ने हो। यदि हातले रोक्न सक्दैन, यति क्षमता छैन भने के गर्ने, आफ्नो मुखले त्यसलाई रोक्ने। कम्तीमा मुखले त्यसलाई भन्ने हो कि तिमीमा यो नराम्रो कुरो, त्यसलाई मुखले भनेर त्यसलाई रोक्ने हो। तर यति पनि क्षमता छैन, मुखले पनि त्यसलाई हामीहरूले रोक्न सक्दैनौँ भने हृदयमा त्यसलाई नराम्रो ठान्ने हो। हृदयमा त्यो मान्छेलाई हामीहरूले नराम्रो ठान्ने। तर प्रिय साथीहरू, यो कुरा इमानको सबभन्दा कमजोर दर्जा हो। यसैले साथीहरू, यो हदिसमा तिनवटा दर्जा हो। कसैलाई रोक्नको लागि तिनवटा स्टेपलाई हामीहरूले प्रयोग गर्नुपर्छ। सबैभन्दा पहिलो स्टेप हातले रोक्ने हो। यदि हातले रोक्न सक्दैनौँ भने दोस्रो स्टेप मुखले रोक्ने हो, त्यसलाई भनेर रोक्ने हो। यदि यति पनि क्षमता छैन भने के गर्ने, कम्तीमा त्यो मान्छेलाई आफ्नो हृदयमा आफ्नो मनमा नराम्रो ठान्ने हो। तर यो आखिरी दर्जा जुन छ सबैभन्दा कमजोर दर्जा हो। यसैले प्यारा साथीहरू, हामीहरू समाजमा यदि केही नराम्रा कुराहरू हेर्छौँ भने हामीहरूले हामीहरूको दायित्व र हामीहरू माथि अनिवार्य छ त्यो कुरालाई रोक्नु। तर स्टेप बाई स्टेप रोक्ने हो। यति नै अल्लाहसित दुआ गर्दछु कि अल्लाह तालाले हाम्रा यी दुई कुरालाई स्वीकार गरून्। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।